پڑھنے کے لیے مولویوں کو تنخواہ دے کے پڑھا. مولویوں کو اس زمانے میں 50,000 تنخواہ رام چندر دیا کرتا تھا مولوی کو. اس طرح پر قرآن سے پڑھا, اس نے مستد مالی مکمل تک کتابیں پڑھی اور انہوں نے منصوب پڑھے تھا, سنایا تھا. اور پھر وہ اتنا ہو گیا کہ وہ مناظرے کرنے لگ گیا, زبان دراز تو تھا. میرے کام مولانا ہوا کرتا ہے, کوئی کتاب مناظر میں نے خود سنے ہیں. پھر منظر میں جا کر کے استاد نے مناظرہ کیا, اور وہ دیکھو بڑا قرآن شریف ایسا خوبصورت پڑھتا تھا جیسے کاری پر بڑے مشکل پڑھتے ہیں. ایسا ہمارے ساتھ جب وہ سنتے ہیں تو گھر کے لیے سنتے ہیں, اعتراض کرنے کے لیے, کام کرنے کے لیے. پھر سننے کے بعد سرگوشیاں جو آپس میں بیٹھ کر کے بیٹھتے ہیں تو کرتے ہیں سرگوشیاں, ان کو بھی ہم خود جانتے ہیں. جب وہ سرگوشیوں میں یہ بھائی یوں کہتے ہیں تم تبھی رجل مسکورا, تم اہل عرب جس کی پیروی کر رہے ہو ماں ایک جادو کیا ہوا بنتا, اس پر جادو چل گیا ہے. یہ اب اس کے اندر ٹھکانے نہیں ہے, اب اس کے ٹھکانے آ کر کے تو باتیں کیسے مانتے ہو؟ یعنی پاگل ہے, مجنون ہے, دیوانہ ہے, ولی عزب اللہ. اب اللہ تعالیٰ نے تمہیں حضرت کو جو ہم پاتے ہیں پھر جو ہے پیغمبر غلط ہے تو صحیح, کیسا غلط ہے قلم صاحب آپ کی سنی یہ کام کیسے کیسے مثالیں کرتے ہیں. سنیے لوگ پچکتے بھگتے ہیں, اب یہ رائے آپ نہیں پا سکتے. ہاں اب شکوا آیا ہے, شکوا نمبر دو. وہ کام جائے گا تم نے محمد باقی محمد سنا برتن مریضا یار سنگا, جیسے آپ کی نبوت میں ان کو شک آیا ایسے آمرت تو ہونے میں بھی ان کو شک آیا. آمرت کا ڈر ہوتا نا آپ کو ضرور مان جاتے ہیں, ان کو آمرت تو ہونے میں شک ہے. کیا شبہ ہے مردوں کو زندہ ہونے میں؟ وہ شبہ یوں کرتے ہیں, کہتے ہیں ایزا تم نہ ایزانے والا باتر, کیا جب ہم مرنے کے بعد ہڈیاں ہو جائیں گی اور بالکل ریزا ریزا ہو جائیں گے گل سارے امنا مبوس رکھا کن جدید, کیا سچ مچ ہم اس وقت پھر نئے سر سے زندہ کر بچائے جائیں گے؟ کوئی بات نہیں ہے, کوئی بناتا پھرتا ہے بات کہ دوبارہ زندگی پھر ہوگی. جواب نبی صلی اللہ علیہ وسلم آپ ان سے فرما دیں کوئی ہزارت اور حدیدہ اور ہلکے میں مارے کوئی بھی اسکول کو جلدی ہوئی ہڈی کیا میں اسے پتھر بن جاؤں یا لوہا بن جاؤں اور ہلکا میں مارے کوئی بھی اسکول کو یا کوئی دوسری مخلوق بن جاؤ یہ پھر زندہ ہوتی ہوئی تمہارے دنوں میں مشکل معلوم ہوتی ہو تب بھی تم زندہ کیے جاؤ گے. کیا مقدر نے کہا تب بھی زندہ کیے جاؤ گے. جب یہ بات ہوئی پھر سے پوری میں یہی بنا یہی لوگ کہیں گے ہمیں دوبارہ سے کون زندہ کرے گا, ہم جو زندہ کیے جائیں گے تو زندہ کرنے والا بھی کوئی ہونا کون زندہ کرے گا؟ اس آپ یہاں گزار کو جواب دیں اللہ نبی پتا رکھوں اول امر رہا وہی آپ کو زندہ کرے گا جس نے تمہیں پہلی مرتبہ پیدا کیا تھا وہ دوبارہ نہیں پیدا کر سکتا ہے. پھر یہ جب جواب ملے گا پھر تعلیم کے طور پر یہ لوگ تمہاری طرف دیکھ کر اپنے سروں کو ہلا ہلا کے کہیں گے سیوں میں بھی دونوں ہلے کر ہو جاؤں یہ ہر ہے کونا ہر ہے کونا ہلائیں گے دیر کرو اپنے سروں کو تعلیم کے طور پر وہ یہ پوری ہونا اور یہ کہیں گے اچھا یہ پھر بتاؤ بتاؤ یہ ہوگا کب یہ ہوگا کب آپ جواب دو کوئی تعجب کی بات نہیں ہزار میں کون قریب آؤ اس کام کا وقت قریب یا پہنچا بس ये दुनिया गुरु के लिए बच्चा कह रहे क्या यौ मजे तो नहीं यार ये कहते हैं ऊपर उठा तो नहीं दे सकते दिल पर असर पड़ता है यौ मजे तो रूप सतह सजीव में नजहमदही मतभूमि में रसमिल्ला अल्लाह जिस दिन की सजा तुम्हें इस राशि के जरिए बुलाएगा ना कुदरत इलाही के फौरन जी उठोगे उसके हुक्म की तारीफ करते हुए उसकी तारीफ करते हुए कमरों से निकल निकल कर चले आओगे मतभूमि होना उस दिन तुम ये ख्याल करोगे कि इन लगे तुम अल्लाह करेगा तुम दुनिया में नहीं ठहरे मगर थोड़े दिन ठहरे अब हजरत को कभी का तालीम सिखाया जाता है तुम इस तरह से नहीं किया करो ये मजा है कि खिताब है ना हुजूर को मुसलमानों को ऐसा समझाया जा रहा है तुम इस तरह इनको समझाया करो कभी का तबलीग मुकुल बाजी को उन्नति हुई आसन इन शेखवाना जंग हो गए नमन इन शेखवाना का नदी इन सारा दुख मुदीना यह तरीका तबलीग भी मेरे बंदों को यानी मुसलमानों को समझा दो कि जब वो बैठ करें किसी मुशरिक के साथ किसी काफिर के साथ या उन्हीं ईसाई के साथ मुखालिफीन में से किसी के साथ मुखालिफीन में से कोई बात कहें भी वो निगाह करे और मुबाशे के दौरान ऐसी बात कहें कि यह असर अखलाक के एतबार से बेहतर हो अखलाक से बात वहां लड़ाई भी शुरू करते हैं सहजुबानी भी शुरू करते हैं सहजुबानी नहीं होनी चाहिए अखलाक से बात करो क्यों इनमें शैतान जल्द हो बहनों शैतान सख्त बात कहलवा के ना लोगों में फसा डलवाता है सख्त बात मुंह से निकल गई ना फसा शुरू हो गया मुनाजर में होते जाते हैं तो जब बोला नहीं बस लड़ाई नहीं शुरू होगी बंदे पाल जाते हैं जो आपके करके जरा जुबान को संभाल करके बोलना चाहिए अखलाक से बात करनी चाहिए नरमी से बात करनी चाहिए और इसमें शक नहीं शैतान इंसान का खुला दुश्मन है अच्छा जी वो किस तरह से समझाए अखलाक के साथ हो उनको समझाया जाए किस तरह समझाए हाँ वो बताता हूं मैं इस तरह समझाओ बोल इस तरह समझाओ लोगों रब्बुकुम आलमु बिकुम तुम्हारा रब तुम्हारे हाल से खूब वाकिफ है चाहे रहे उनका मुस्तैक समझकार तुम पर रह करें नहीं यशाई वाले से हुक्म चाहे तो आजाद का मुस्तैक समझकार तुमको आजाद दें हमार सन्ना का रहे वकीला हमने आपको लोगों का कुछ ठेकेदार बना के भेजा आपका काम है खुदा का हुक्म पहुंचा देना आप लोगों के ईमान के जिम्मेवार नहीं खाम का ईमानदार बनाओ बदलों को तबलीग करो प्यारे प्यारे मीठी मीठी रंग में है नहीं सख्ती ना करो शक्ति करो बड़े शिकार जो है वो साधनवाद है हम मुसलमानों को वही दिन को अगर मुनाजरे करने है ना ये तरीका इख्तियार करना चाहिए गर्मी से जनाब मौलाना साहब हजरत जी बात में क्या कर रहा हूं आप जरा कोई गुजार करवाए बड़ी गर्मी गर्मी से बात है जी अगले नहीं है नहीं है मगर तो हमारा तरीका है तरीके से समझाओ अहराम से समझाओ आसो तरीके से समझाओ ये नहीं जिस प्रकार याद रखी गई है याद रखना देखी गई है मीडियो का जोश नंबर अच्छा जी फरमाते हैं कि रब का आलम बिमन से समावाद बराब पहले तो कहा ना रब को आलम बिकुम अब तामी मांगे सिर्फ तुम्हारी हाल से वाकिफ नहीं बल्कि फ्रिजते क्या जिन क्या इंसान क्या पूरी नारी खाती जितनी भी आसमान में है जमीन में है उन सब के हाल से बात रखना ये है गांधी जो मेरे से बताए, न किसी नूरी की है, न नारी की है, न खाकी की है, न किसी नबी की है, न किसी वली की है, न किसी वकील वकील की है, समझे, जिसे वो मेरे से बताए। हाँ, नबियों को मदीनत हमने दिया, ये बात है, ये न समझना कि उनका कसर नहीं मानते, गैरदानी नहीं मानते, तो उनकी फजीलत के मुनकर हो गए हैं, ये नबी वलियों के मुनकर हो गए हैं, ये न कहना। सब मेरी से पता है, गैरदानी मेरी से पता है। हाँ, अलबत्ता लाबाद नबी अलाबाद, बाकी बार नबी उकबाद पर हमने फजीलत दी है, और हजरत दाऊद अलैहिस्सलाम जो है उनको जबूर भी हमने दी थी, जबूर हमने दी, मगर इल्म गैब नहीं दिया, जरूर उनके कमरे में हमने नहीं किया। इलम गैब वाली जुबत, सब वाली जुबत मेरे सिवा किसी भी नहीं है, न किसी मूरी में, नारी में, खाची में। अब भी अगर काफी नहीं मानते कि तसल और इलम गैब हर से खुदा है, आप उनको दूसरे अंदाज से आप समझाओ, आप इनको दूसरे अंदाज से समझाओ, खुद समझाएगा जो चल जा रहा है। अब भी अगर काफी नहीं मानते, तसर और इल्म गैब खाते खुदा नहीं मानते, आप इनको दूसरे अंदाज में समझाओ, कोई उन नबी ने जानते मिंदू ने भले आप जब जरूरत पड़े तुम्हें हाजिर करवाई मुझको पिछाई चली जाए, भले बुला देखो उन लोगों को और जिन्हें शरीर के खुदाई समझे हुए हो खुदा के दिवा, उनको बुला देखो, फलाज को नकश पर लोग बुला कर नहीं लाऊ, ये तुम्हारे महबूब न तो तुमसे तकलीफ दूर कर सकेंगे न उसको बदल सकेंगे, ये खुदाई है जो तकलीफ दूर करता है, या आराम बदल सकता है, कोई पीर कोई फकीर, कोई नबी कोई बली, कोई गूरी कोई दारी कोई खाकी, ईसा मरियम बाबू वगैरह, कोई भी ऐसा नहीं है जो कि तकलीफ दूर कर सके या बदल सके। ओहो, तकलीफ दूर करना तो रहा अपनी जगह, बदलना तो रहा अपनी जगह, उसका तुम्हारी सिफारिश करना रहा अपनी जगह, उल्टा उलाए कल नदी ने जब ऊना जब कहूँ गहला है तो मुझे वसीला अयो अखरब भैया दिल न रहमत हो भैया खा पूरा वो खुद ही बेचारे अपने वास्ते खुदा की रहमत के मोहताज है, वो खुद बेचारे अपने वास्ते खुदा की रहमत के मोहताज है, यानी अपने रब की तरफ अपनी नजदीकी की ख्वाहिश करते हैं कि खुदा की नजदीक हो जाए, उनकी तवज्जो को रोक तुम खराब करो खुदा के साथ, चाहते हम खुदा के करीब होंगे, खुदा के करीब तुम्हारी तरफ तो उनकी नजर ही नहीं, तुम्हारी तरफ तो तीज है उनकी। हाँ, इनमें से कौन ज्यादा तो करीब होता है खुदा से, वो अपने खूब हासिल करते हैं खुदा के करीब हो जाए किसी तरह, उनकी तुम्हारी तरफ से तो जाए, तुम्हारी तरफ से तो नहीं करना चले गए। भैया उनकी इनमें से कौन ज्यादा करीब होता है भैया, धनी मैंने क्या मना किया है, मेरा मन आपको सुना ही नहीं, बड़े आदमी हाँ अपने लिए खुदा की रहमत के मोहताज हैं, है यब कबूल इला रब हिमल वसीला, यानी वो अपने रब की तरफ अपनी नजदीकी की ख्वाहिश करते हैं। हाँ जी, कौन कौन बात, सब उलमा मुफस्सिरीन ने यही माना किया है, सुना तो मैंने पहले आपको बताया, सब उलमा ने यही माना और उसके ऊपर मुस्तकिल बैठ कर की है, तमाम जितने मुझे उसी ने मिल सकी है नहीं उनकी आवाज़ दी है, अपनी बात कुछ भी नहीं वसीला मिला आवाज अपने आवाज क्यों मुझे जाए, ऐसा कारण मुझे फांसी देने का हुक्म ना देना, ऐसे रहे थे ये मेरा बेटा रखी है, मैं चल फांसी क्यों लेना, ये तो मेरा बेटा होया जिसे चल क्यों ना फांसी देना, याद ये है कि ये तेरा बेटा है, मैं तेरे बेटे की जो है ना हर तरह की खिदमत करता हूँ, इसको कपड़े मैं धो देता हूँ, इसको मैं याद से रखता हूँ, ये बीमार हुआ था मैंने इसका इलाज किया था, ये किया था वो किया था, या हर तरह जब मेरे बेटे बैठा خدا اپنے واسطے وہ خود محتاج ہے خدا کی رحمت کے. کیا مطلب؟ یعنی وہ اپنے رب کی طرف اپنی نزدیکی کی خواہش کرتے ہیں کہ ہم خدا کے نزدیک ہو جائیں. ایوہ مطلب کہ ان میں سے کون زیادہ قریب ہوتا ہے؟ یعنی وہ ایسی کوشش کرتے ہیں کہ خدا کے قریب ہوا, خدا کے مقرب بن جائے. یرجون رحمت ہو, اس کی رحمت کے امیدوار رہتے ہیں. وہ یخاف العذاب, اس کے عذاب سے ڈرتے رہتے ہیں. وہ تو خود ہی بہت آج بیچارے خود ہی ڈر ڈر کے قدم رکھ رہے ہیں, خود ہی ڈر ڈر کے. تو وہ سواری کس کی کریں؟ سواری کا مطلب ہوتا ہے کسی کی مرضی کے خلاف کام کروانا. مرضی کا جب وہ آج جا رہے ہیں تو خدا کی مرضی کے خلاف کیسے کام کرائیں گے؟ ٹھیک ہے نا جی, جو خود ڈرتا ہے. ایک آدمی ہے وہ بڑا ہو پا رہا ہے, ایک دنیا کے اندر ڈر گیا. ایک ہے اس کا نشے, دوسرا کو اس نشے دیتے ہیں. ایک بہت سستا ہے, کہتا ہے کہ سال مجھے کہے نہیں, تو وہ سال اس کو کہیں مجھے ڈال دیتا ہے. تو مجھے ڈر لگتا ہے کیا چیز کیا کرے گا, مجھے خود ڈر لگتا ہے کہیں مجھے نگر پر لگا دے, میں کہوں اس نے کیا دیکھا, وہ تو ریٹا نہیں کہے گا کچھ. تو خدا کا آدمی آدمی سب سے بڑا, اس کو بہت ہے بجا لے کہ نہیں, وہاں بولے تو نہ آ سکتا, وہ تو ہم بول ہی نہیں سکتا, بالکل چپ ہے. یہ خدا کیا سمجھا رہا ہے؟ وہ اپنے گرو بیچارے جو بے اعتراض کر رہے ہیں کہ ہم سے کون زیادہ قریب ہوئے, اس کی رحمت کے امیدوار جو اس کا عذاب سے ڈرتے رہتے ہیں. باقی آپ کے رب کا عذاب ہے بھی ڈرنے کی چیز. اب سوچو جب خود ان کا ہی حال ہے, دوسری کی مدد پجا کر سکتے ہیں وہ. یہ خدا نے سمجھایا جب خود ان کا اپنا ہی حال ہے, ہر وقت خدا سے ڈر ڈر کے ڈر ڈر کے مفت گزار رہے ہیں, خدا کا پورا تلاش کر رہے, اس طرح خدا کے نزدیک ہو جائے. جو سوال کسی کی کرے تو خدا کا حکم یہ ہے کہ میں اس کو مار کسی نے کہا دیا وہی کر کے کس بات سے کر کے اسی وقت کوئی نہیں ہے. ہاں کرنے کی چیز ملکوں کی کوئی ایسی بستی نہیں جس کے باشندوں کو ہم قیامت سے پہلے پہلے ہلاک نہ کریں, یا کسی اور سخت عذاب میں آپ اپنے کو مبتلا نہ کریں. یہ ہمارا قانون ہے. ممکن کی کوئی ایسی بستی نہیں اللہ مہر کو قبل یوم القیامہ, مگر قیامت سے پہلے پہلے ہم ان کے باشندوں کو ہلاک کریں گے, یا کسی سخت عذاب میں مبتلا کریں گے. یہ ہلاکت اور یہ عذاب کان ہزار کا پھر کتاب مذکورا, یہ کتاب میں لکھا جا چکا ہے, ان خدا کے علم میں آئے. پھر کوئی شریک شمیر نائب وغیرہ نہیں جو ہے زبر آنے پر پناہ دے سکے. سمجھے, ہم عذاب دیں گے, کوئی شریک نکل آئے جو عذاب نہ دے رہا, نائب نکل آئے گا جو عذاب ہے ہم کو کریں گے. اب تمہارا ایسا آ جائے تو کہنے کی بتائے ان کو الگ نہ کرو, تمہارا وغیرہ آ جائے کہ جی نے ان کو عذاب نہ دے, جن کو عذاب دینا میں دے کے رہوں گا. کوئی وہاں شریک کوئی وہاں نائب ایسا نہیں ہوگا جائے زبر آنے پر وہ پناہ دے سکے. مگر تعجب کا مقام ہے یہ منکرین جو ہے نا, یہ ان چیزوں کو نہیں دیکھتے, ان حالات خدا کی اس قوت کو, اس طاقت کو, خیردانی کو, کسروں کو, یہ نہیں سمجھتے. کہتے تو جو یہ باتیں کرتا ہے تو کو بول سکو دکھا, ایسی ایسی باتوں میں توجہ نہیں کرتے. بول سکتے مول دبا, ہاں مول دبی ہم دکھا تو سکتے ہیں, پر ہم رکاوٹ دیتا ہے. ماں منا نام بلبل آیا ان کے منکر جو ہے وہ مل سمجھتے ہیں, مگر یہ یاد رکھیں ہم کو ان کی منہ مانگی نشانیاں بھیجنے سے صرف ایک بات مارے ہیں. کیا پہلے لوگ بھی تمہاری طرح ان ملکوں کو دیکھا انہوں نے پھر جو بلا چکے ہیں پھر ہلاک ہو گئے. ہر کل کا بتا ان کا وغیرہ بنوں, حالانکہ پہلے نہیں عمر دے دیکھے انکار کیا یعنی خراب کر دیے گئے حالت چنا کے ایک مثال کے طور پر بات سن لو آ تین سمو گنگنا کا سبو سے رہتا ہم نے قوم سمود کو دلیل کے طور پر اونچنی دی تھی بولنے کے طور پر پتھروں میں بھی کبھی جانور پیدا ہو گئے پتھر ہے چٹان ہے اس میں دنیا پر اونچ نہیں نکلا مسلمان ہو جائیں گے سارے اسلام شریف بات کی طرح کہنے کی شکر ہے بھائی اگر پتھروں میں سے نکل آئے تو اونچ نہیں نکلا گیا پر مسلمان ہو جائیں گے تو ہزار ہزار کے لیے مالی کرو تیرا کام ہے کسی طرح سے مسلمان ہو جائیں گے بچ جائیں گے ہزار یا نہ کوئی ہو پائے گا مجھے بھی یقین ہے تو کاٹے ہر بات یہ کسان ہے جیسے کہہ رہے ہیں کہ کیا منوٹ نہیں نکلا ہے تو نکال دو یہ مسلمان ہو جائیں گے خطاب سے بچ جائیں گے اللہ تعالیٰ دعا کو دوں گا سب سے کسان میں سے کیا منوٹ نہیں کہا آرام کرتے ہوئے نکلا ہنوم اور اچھے بچے رہ گئے ایسے پر ہی بچ جائے گا پھر دیکھا پھر اس کے پیچھے رہتا ہے استعمال کے رہیں گے کیونکہ پیتی بہت ہے ہمیں پھر دکھ کا زیادہ مارنا پڑتا ہے اور ایک پجارا نکلا ہے اس نے پجارا مارا جو پجارا نام تھا میں کہتا پجارا مارا اور مارا جا کر کے کاٹ کے پیچھے سے چاندے اس کی کاٹ دی بیچاری گر پڑی اچھا یہ تم حرکت کی تین دن تمہیں رہتا ہے دیکھ رہا ہے آپ باقی دبا ہے گا کی ہمیں آ کر ٹھیک ہے ہم نے سمود کو ان کی ریتی دریل کے طور پر پھر انہوں نے اس اونٹنی کے ساتھ ویکتی کی اور اس کو جو کہ مانا نہیں انہوں نے پھر پتہ ہے کیا ہوا تھا سمجھ لو رات میں نا تو تم بھی موجودہ موجودہ کر رہے ہو یا موجودہ آگے تو پھر حالات ہو گئے نا نہ مانا تو حقیقت یہ ہے ماں کے دل میں آ جاتے اللہ تحریم باپ ہم اس قسم کے موجودے نہیں بھیجا کرتے مگر عذاب سے ڈرانے کے لیے بھیجتے ہیں موجودے دیکھ کر وقتی طور پر درد ہوتا ہے مگر جب ہو بہل ہو گیا پھر ان کی طبیعت میں شکو کھانے لگ گیا یا تو کہے تو کچھ کہے تو کچھ کہے اور دل کی طبیعت میں جو سری ہوتی ہے نا وہ موجودے بھی نہیں کرتے بہت جو ٹھیک ہوتے ہیں کوئی سمجھ بھی نہیں کرتے خیال بار بار یہ بات ہم نے سمجھا دی کہ بول دینا ماں دلائل میں ذرا غور کرو جو میں دلیلیں دیتا ہوں اے نبی صلی اللہ علیہ وسلم کو وقت یاد کرو اس کل نالا کہ میں رب کہا تھا بنا جب ہم نے تم سے ایک دفعہ کہا تھا تو تم کسی سے نہ ڈرو کیونکہ تمہارے رب نے تمام آدمیوں کو اپنے قدرت کے ہاتھ میں دے رکھا ہے اور ان عجائبات قدرت کو دیکھنا ان عجائبات قدرت کو دیکھو کہ خدا کی قدرت تو کہاں کہاں تک یہاں تک کیے ہوئے ہیں لوگوں کو یہ ہم نے تم سے کہا تھا اسی نظر اور پھر ہم نے ایک اور بات کی تھی ہما جان میں وہ یلتی رہنا تھا اللہ فتنہ کر دینا بس شاجر اکرم لوگوں نے تحل قرآن اور جو ہم نے آپ کو وہ قدرت کے عجائبات دکھائے تھے وہ لوگوں کی آزمائش کے لیے مرض لوگوں کی آزمائش کے لیے ایک ذریعہ تھا کہ بھلا یہ دیکھو یہ کیا کرتے ہیں وہ کون سی خواب ہے یہ خواب رو یا تو میں نے اگر خواب کرو اس میں پھر کئی صرف اس قسم کا ہے اس میں کئی مقام ہے ایک تو یہ ہے کہ بدر کے پانی پر اترتے ہوئے فرمایا میں مشرکوں کی قطرگاہوں کو اپنی آنکھوں سے دیکھ رہا ہوں یہ شخص بلا قطرگاہ ہے اس کی یہ بلا قطرگاہ ہے قریش کو کہیں خبر پہنچی کہ محمد یوں کہہ رہا ہے مذاق ہو رہا ہے انہیں قریش جان بندے ہیں ہم اتنے فوج والے ہیں اور کہتا ہے کہ بلا وہاں مرے گا بلا بلا مرے گا بلا بلا مرے جگہ مرے گا تو مذاق اڑاتے ہیں یہ ادمائش تھی ہم لوگوں کی ایک مانا یہ بھی ہے سمجھا دوں رویا کا ایک مانا یہ ہے ہی معراج. معراج جس وقت ہونا اس وقت ہو رویا سے کیا مراد ہے؟ ہاں ہاں مانا نہیں ہے, اس کا مانا ہے اپنی آنکھوں سے دیکھنا, اس کے اوپر رویا کا ہوتا ہے. کیونکہ وہ عالم بالا کی چیز ہے, وہ یہاں کے لحاظ سے وہ اس کی حالت اور ہے, اس بات اس کو رویا سے تعبیر کیا بننا ہے ان آنکھوں سے دیکھنے کی بات. وہ عالم بالا ہے اس بات اس کو رویا سے تعبیر کیا. ایسے رویا تو میں نے خواب دیکھنے کے بھی ہوتے ہیں, رویا تو میں نے ان آنکھوں سے دیکھنا بھی ہوتا ہے. یاد رکھو ان کے مطابق کوئی شعر میں نے لکھے ہوئے ہیں, وہ اگر یاد ہو جائے تمہاری کتابوں میں جو ہے قدم کی کتابیں پڑھتے ہو اس کے اندر وہ آتا ہے. نسانی آیت 19 جلد ہے, 9 صفحہ ہے. اس نے ابن بلی کا حوالہ دے کر کے کہا ہے وقت جا رویا پھر یکدا, رویا کے لفظ رو یکدا میں بھی استعمال ہوتا ہے جاگنے میں دیکھنے کو. چنانچہ بھائی کیونکہ دلی کا شاید تھا اس نے کہا فکب بالا نے رویا بادشاہ میں آج ہوں بادشاہ کا نقب لے گئی موہا ہے کب بالا نے رویا. اس کا مانا یہ ہے کہ اس نے دیکھتے ہی اللہ اکبر کہا, جس وقت دیکھا نا اس انسان کا دیدار ہوا, دیدار ہوا تو کب بنا لے رویا, اس کا دیدار کرتے ہی اللہ اکبر کہا اس نے ہرشا بہاد, اس کا دل احساس پر شاش ہو گیا, خوش ہو گیا. ٹھیک ہے نا جی, یا رویا طرف بول کر کے یہ رائی ہے کوئی پرانے زمانے کا گڈریا قبر نبی صلی اللہ علیہ وسلم اس دور کی زبان ہے یہ. تو اس نے لگنا کے اوپر رویا کا اجرا کیا ہے. اچھا یہ تو ہے قرآن, اب مبلغ ہے ابو طیب یعنی وہ مطربی احمد مطربی, وہ کہتا ہے وہ یا کہلا من عیونی من الغمزی, وہ یا کہلا من عیونی من الغمزی, تیرا دیدار نگاہ پھر کے تجھے دیکھنا رویا, تیرا دیدار نگاہ پھر کے تجھے دیکھنا زیادہ پھلا لگتا ہے آنکھوں کو, تیرا دیدار نگاہ بھر کر کے تجھے دیکھنا زیادہ بھلا لگتا ہے آنکھوں کو نیم کھلی آنکھوں سے, نیم کھلی آنکھوں کو بنے اس پر رویا تو میں نے دیدار کیا ہوگا. ٹھیک ہے نا جی, رویا تو میں ہاں ہاں ہاں کہتے نہیں ہوتا, یہ رسال لارا میں لکھا ہوا ہے. اور آگے کہتے ہیں والے ہم سے رکھو اتارا کسان لارا یہ تفسیر کی گئی اس رویا کی, یہ نشان العرب نے لکھا ہے, ابن منظور نے لکھا ہے. حضرت ابن عباس فرماتے ہیں ہے رویا عین اور یہ رسول اللہ صلی اللہ علیہ وسلم لیلۃ العشر بھی, یہ ہے آنکھ کا دیکھنا تھا رویا عین جو حضور کو شب اسراء میں دکھایا گیا. ابن عباس اور صحابی ہے رسول اللہ کے, ان کی تفسیر چھوڑ کر دعویٰ پہ پھر مرزا داما کہتا ہے یہ تفسیر غلط ہے, مگر ابن عباس کی تفسیر جناب ابن عباس کی, تم خود اپنے ابن عباس کے متعلق کیا کہہ گئے ہو؟ ادارت روحان صفحہ 104 مطبوعہ فتویٰ ربوے کی چھپی ہوئی, اس میں قادیانی نے یہ کہا ہے ابن عباس کے بارے میں, حضرت ابن عباس جو قرآن مجید کے سمجھنے میں اول نمبر والوں میں سے ہیں, یہ رب اس نے کہا ہے ابن عباس اول نمبر سمجھنے والا, اب وہ کہہ رہا ہے جی. اب بتاؤ گزرا صاحب آپ کو اس بات کے پکے رہنا, یہ تو صرف ابن عباس ہے مطلب ہے جی, کس کا مطلب دلا ہے, ہو سکتا ہے تمہاری تحقیق میری تحقیق کے خلاف, میری تحقیق یہ جائے گا تمہاری کی طرف یہ نہ ہونا ہو جائے گا. ان آنکھوں سے کوئی نہیں دیکھ سکتا, ٹھیک ہے عالم دوسرا ہے یعنی ان کا بات کوئی نہیں کہا ہے. مسلم پڑھو مسلم پڑھو, جب ان سے پوچھا گیا تھا عباس سے یہ حضرت آپ فرماتے ہیں کہ دیدار ہوا ہے, کہا ہوا ہے, क्या कुछ राजवादी लाभ आएगा राज अपने दिल से देखा है यह राजवादी अपने दिल की आंखों से देखा है इन आंखों से नहीं देखा वो ऐसे ही सारी नहीं दिखाई ऐसे उसे कुछ दिखाया अजवाज बोलो में से दिखाया ये नहीं कि अपने आप दिखाया कुरान ने ये कहा दिखाया था अपने आप दिखाया इस वास्ते करके ये तावी सहाबा में से किसी ने समझा कि सहाबा शायद खाए रहे मगर वो साफ कह रहे हैं कि और शरा खाए न सभी पढ़ी आपने शरा खाए न सभी उसने कहा बस सही हो अंदर आई ने दिखाई भी नहीं देता है अगर ये सही है और दूसरा सही नहीं उनका भी लकीबा यही है इस बात जो असल कराम वाले हैं ना जी वो यही कहते हैं हाँ ये जो सूफी लोग हैं ना जी सूफी लोग कई ऐसी बातें कर जाते हैं वो कोई ऊंची बातें कर जाते हैं वो हमारे समय से मारा जा रहा है वो तो कहते हैं हमारे हम खुदा का दीदार करते हैं सौ सौ का दीदार करते हैं वो कैसे दीदार करते हैं वो तो जब नियाम नजर आते हैं फलम्बा के दिल जाए पूरे जमाल जा रहे उधर कहाँ हमारा मुझे साथ में खुदा का दीदार नहीं हुआ जल्दी जल्दी नजर आए कहाँ से जल्दी याद कहाँ खुद खुदा ताला दिल में लालू मरने वालों की आत्मा और बहुत बुरा हाल ये सारा जो मैंने उसके ऊपर बड़ी बैठ की है वो बताता हूँ ऐसे खुद ये इस पर मैंने तीन वर्ष चार वर्ष पांच वर्ष उसके सारा यहाँ तक रखा है आप अगर उसको नोट मार लें और झगड़ा होगा शीरा कबाब मिर्जय कबाब परवेज कबाब और पादरी कबाब सारे बाबू बैठे हुए प्रतिकार के अंदर जवाब आती है सब हमारे ऊपर इतराज करते हैं शीए भी मिर्जय भी परवेजी भी और वो जो कौन है मेरा वो सर सैयद अहमद खान उसने भी पादरी ने भी सारे के सारे इतराज करते हैं हमारे मतलब हकीकत ही फिर मैंने कहीं लिखा था कि चवाली खिलाड़ी है अपने में से लोग बोल उठे इब्ने कसीर ने 24-25 लिखा है इसे 44 कहां से निकाल लिए ये इब्ने कसीर से बड़ा आलिम क्या है मैंने कहा भाई मैं अपनी तरफ से नहीं लिखता इब्ने कसीर ने अगर ये लिखा है कि 24 गाड़ी है तो हजरत उस्मानी साहब लिखते हैं कि 30 तो हजरत उस्मानी साहब का इलम ज्यादा नहीं हो गया उनका इलम ज्यादा हो गया इब्ने कसीर छोटा था उस्मानी है शबीर अहमद उस्मानी ये बड़े आयु थे क्योंकि उसमें 24 महीने हरा उस्मानी साहब 30 मिल गए ये ज्यादा आलम हो गए क्योंकि कहोगे तसीर से हजरत शबीर अहमद उस्मानी बहुत बड़े आलम है ये कहोगे अच्छा फिर सुरुद्दीन साहब लिखते हैं जी उन्होंने 44 लिखे हैं मालूम होता है कि मौलाना उस्मानी से भी और मौलाना इब्ने कसीर से भी वो ज्यादा आलम है 44 मैं लोग तो खुश होती नहीं कि यार मैंने वो अपना नहीं कहता मैं आलम मैं तो जाएगा उनकी चीज पेश की है और वो मैंने यहाँ नंबर वाला देखा फिर मैंने खसा जब कुबरा शुरू की जो पहली सौ 152 हजीज रिसाल मेहराज में तब आते रहो मर्जी जो हर अर आते हैं हर वही ना स्वामी ज्ञान ये उसे लिखा है किसने खसा जो कुबरा में मैं उसी होती नहीं लिखा है हम इब्ने कसीर से कोई बड़ा आलम उसको कहो चाहे मैं अपने आप को ये नहीं कहता मालूम मैं दिन को बहुत यकीन जो बात उन्होंने कही मैंने आगे रखी इसका यह मतलब नहीं कि मैं अपने आप को ज्यादा आलम कहता हूँ ये कहा कि तुमने निकाल दिया फिर उनका नाम लिया वो हमारे लोग कुरान है फिर कुरान किस रात का भी जिक्र कुरान में है मेराज का जिक्र भी कुरान में है तो हमें रुवाते माँ अभी मिल रुवाते माँ कहा है सारे राजू इन्होंने भी नहीं बताया मिल रुवाते माँ जवाब مالک نے کہا ابو ہمرا ابو جان ابو سعید خدری ابو سلمان بن حرب ابو جدا انصاری عائشہ ابو ہریرہ اسماء بنت ابو بکر ام ہانیہ ام سلمہ ابو بکر عبد الرحمن بن حافظ ابی سلمہ ایاب عباس بن عبد المطلب عثمان بن عفان ابو الدرداء ابو سلمہ ام کلثوم بنت مصطفیٰ صلی اللہ علیہ وسلم بلال بن حمامہ بلال بن سعد عبداللہ بن زبیر عبداللہ بن ابی عمر اسامہ بن زید کتنے ہو گئے چلا جو یہ انہوں نے کہا بقیہ بادشاہ میں چار سو سترہ ہے تو اگر رویا کمانا وہ خواب ہی کریں ٹھیک ہے نا جی اور معراج کو خواب میں داخل کریں ہم کہیں گے خوابیں یہاں کئی باتیں ہیں خواب کی معراج خواب کا واقعہ معراج بدل کا واقعہ بھی تو ہے ہو سکتا ہے یہاں رویا سے مراد بدل کی واقعہ ہے اچھا رویا سے مراد ہو سکتا ہے کہ وہ دوسرا واقعہ جو ہے عمرے کا جو آپ کو عمرے میں دکھایا گیا تھا کہ ہم حج کرنے والے ہیں اور ہم جا کر کے وہاں طواف کر رہے ہیں یہ کر رہے ہیں وہ کر رہے ہیں خود ابھی ایک موقع مان وہ خام ہو سکتا ہے وہ خام بنا دو تم خام خام میرا کوئی خواب بناتے ہو گے ہو سکتا ہے کہ وہ خواب سے مراد وہ خواب عمرے والی ہو سکتا ہے خواب سے مراد بدل والی خواب بنا دو جب یہ احتمال ہے ہم معراج کو خواب مکھا اسے احتمال کے تحت تعلق کرتے ہو خواب بنانا یا ڈر ہی نہیں معراج آج احتمال بدل کر سلا ہمارا سلا باتیں یہ بولے گا اور پھر اپنے عباس کا کوڑا آپ کے سامنے رکھتے ہیں دوسرے مفسرین بھی یہی مانا کرتے ہیں اور رغت دان بھی یہی مانا کرتے ہیں اور اہل انسان بھی وجہ کا یہ بڑا اعتراض کرتے ہیں جب یہ ساری باتیں صحیح ہیں پھر خواب مکھا تم خواب ہی بناؤ گے ایک البتہ اعتراض کیا کام ہے اسی اب یہ کہتے ہیں ابن جریر نے سہیل بن سعد سے ابن ابی حاتم نے ابن حمد سے ابن عمر سے یا ابن ملہ سے ابن منظورہ نے امام حسین سے ابن عباس نے حضرت عائشہ سے بیشتر ابن ساکر نے ابن مسیب سے مختلف انداز میں روایت کیا ہے جن کا خلاصہ یہ ہے یہ اگر لوگ اتنے حوالے دیتے ہیں کوشش کرتا رہا ہے جھوم کر رہا ہے یہ سنیے تو ہمارا وہ خواب ہے جو حضرت رسول نے دیکھا تھا بنی امیہ میرے منبر پر اس طرح اچک رہے ہیں جس طرح بندر اچکا سکتے ہیں یہ خواب کیا وہ ہے اس خواب کو دیکھتے حضرت ایسے غمگین ہوئے کہ آپ اس کے بعد کبھی عمر خان نہ ہاتھ سے اور جس طرح سزانت کی گئی ہے اس سے مسلمان بھی حکم مراد ہے جو حضرت عثمان کا وزیر تھا حضرت رسول نے اپنے حیات میں اس کی شرارت اور حفاظت کی وجہ سے مرمان کو مدینے سے نکلوا دیا تھا جب وہ سات سال وہاں وہ بچہ وہ بڑا شریف تھا وہاں کسی شیطان کی بھی نہیں چلتی تھی اس کو لوگ خرید رسول کہا کرتے تھے حوالہ کس کا نہیں تفصیل میں منصور جلال الدین سیوطی کیسے کیسے باتیں یہ لوگ بیان کر جاتے ہیں ان کو کوئی پتہ نہیں کہ پیچھے ہمارے اسلام کا کیا تک بنے گا لوگ کیا کہیں ایسی ایسی باتیں سویتی لے جاتے ہیں اب لوگ ہمارے سامنے سویتی کی باتیں پیش کرتے ہیں ہم کہتے ہیں یہ بھی بل مانو یہ بن جاؤ اور یہ شخص جو ہے تفصیل اس پورے منصور کے حوالے میں کتاب میں پڑھ دی یہ تفصیل اپنی پیدا پر مان لی اس نے اپنی تفصیل نہیں کی تو دوسرے منصور کے تم بات پایا اس کے پاس نہیں ہے اور اس کا مطالعہ کر کر کے بات نہیں معلوم ہوتا ہے کہ جو منصور جا رہے تھے کسی نے نہیں کیا یہ لال نے سیوتی کے بعد نسبت کر دی مگر انہوں نے ایک موقع پر کہا ہے ایک ہے کتاب منتحل امار کا کیا نام ہے اس کا منتحل مکار کے منتحل امار اس میں اس نے لکھا ہے ہیئر جلال الدین سیوطی پہلے شافعی مسلک کا سنی تھا پھر اس نے بڑا بڑا مطالعہ کیا بڑا کچھ اٹھانا تھا اس کا آخر اس کو سمجھ آ گیا اخبار اس نے تسنن چھوڑ دیا شافعی مذہب چھوڑ دیا اس نے تشیع اختیار کر لیا اللہ اس میں بڑی رحمتیں کی اور تشیع بھر کے قائم رہا یہاں تک کہ تشیع ہی کے ساتھ ہو اللہ کو پہنچا یہ اسے جب میں اکبالی صاحب یہاں آئے تو کتب خانے میں تھی میرے ساتھی ہیں انہوں نے کہا کہ یہ کتاب جانا میں مجھے چاہیے نشانی کی طرف بڑا گھومن ہے یہ سیوتی کی لکھا ہے और फिर निकाली इतनी सारी जो किताब है इतनी सारी चले जाओ मुझे ज्यादा ज्यादा उसने छोड़ दिया आज से 10 साल पहले की बात है अब आप 10 साल पहले उसे मांगा था पैसेंजर थी वो अब तक वहां पर दुकाने में मौजूद है ये बात सही है फिर किसी की सच्ची बात है जब शी आए तो वो शी उनकी किताब लेंगे और फिर मंजूर शीए बहुत रहते हैं जहां आई थी कई कभी आई है बुरे मंसूर शीए पहुंचते हैं किताब ले जाते हैं सुनी भी नहीं है मेरे को कहीं सुनी ना पकड़ लें और मैं कोशिश करता हूं कहीं बुरे मंसूर मुझे मिल जाए कहाँ है ये बात तो आपने सुन ली ना अब इसके तो भैया ये ला मैंने भी कहा किया तो भैया ये रिवायत मुल कटे है रावी जी इन्हें कटे हुए हैं शायद हमने तफरी में फरमाया कि इस चीज नाज बिल्कुल नहीं है इसका रावी मोहम्मद इब्ने हसन इब्ने दुबारा और उसका शायद अब्दुल मुहैमिन है ये दोनों बिल्कुल मकलूक गरीब है तकरीब तहजीब सभा 180 मोहम्मद बिन हजरत ने घबारा बफत ईसाए व तकलीम जो मैंने दिखाया है हमने रख किया है उसको मुझे फितरा कर देना चाहिए लोगों के लिए वो अजमायश का बन गई है यानी मेरा शरीफ वो लोगों के लिए अजमायश का बन गई है मगर बात यह है कि अजमायश का नहीं बन सकती इस बात से करके कुछ लोग को लोग जो है ना वो बड़े हैरान थे आप तो वाकई भी ना हो ना है और उसको मैंने बहुत बहुत फिर या मेरे एक तो सदा किया क्या सोचा क्या सोचा ये जरूर है इसमें सहमत की मेरा देश मानी था स्वागत हो गया ये मालूम होता है कहता है जो मैं आज दिखाया मेरा यहां है मौलाना उस्मानी से एक रोज भी जो गई है मौलाना उस्मानी से एक रोज भी जो गई है उमानी श्रेष्ठा हो गया दिलिका जुम्मू सलम और फलक का पिता हजूर कुमू को हालत बुदाई जो जंगल शरीर में आ गई आगे रखते हैं सिर्फ मेरे कुमू साहबा मताबहीन से मनकूर है जो राजा इसराब में राज को मना जन्मू की हालत में बतौर एक अजीब गरीब साहब को मानते थे जो बेचारे हिसाब नहीं हो गई प्रदेश सिंह साहब अपनी कितने उसमें भरा हुआ है हरता शक्ति का है अल्लाह का नानो है और तो बेटा 12 इंजन मैंने कहा आप जो कि आपका है हरता शक्ति का उन्होंने कहा तो ख्वाजी हुई है मगर ग्राउंड नहीं हुई ये अख्तियार दिया तो राज्य मानती थी ना मुझे कभी ऊपर कहीं कोई नहीं दिखाई देता मतलब कहीं कोई नहीं मेरा निदाय तो ग्रहण नहीं करना बता माँ फाटा में जैसे जिसम जो है ना वो घूम नहीं पाया हमने ये मेराज हुआ कब है जब आप बच्चे शरीर में थे उसको तो होता है जब पिता जो है ना वो हर पिता थी है हर पहले पिता हर पिता है मेरे पास तो अपनी बात के घर होती है खुद ही अपने घर में है वो किसे कह सकते हैं माँ जरूर पाने वो हमसे जुदा नहीं हुआ हमने घूम नहीं पाया ये बात है ना ये बात तक हम सही नहीं हो सकते मतलब बात पहले भी कौन जो भाव में रहती ये वाक्य जो मजबूत बन रहा सकता है और वाक्य मजबूत बन गया ये जो है वो कुफार मक्का के मतलब से लॉन्च करते हैं फिर उसका काम है बैठे मुकदमे का क्या होगा फलाह का क्या काम है अच्छा वो बैठे मुकदम से कितने बढ़ा गए उसकी जितनी कमियां हैं हमें बहुत परेशान हुए जो खाद का वाक्य था

जो लोग मेरे पास नहीं आ सके, खुदा ने फरमाया फिलहाल जा गया तुम जा गए, हम उनका ब्याह करने हैं उन बनी आदम में से दो शख्स भी तेरे कहने पर चलेगा कहीं मैं जहन्नम के साथ हम बहुत जहन्नम के आएगा। ये होगी सबसे सलाह है, जो पूरी सलाह होगी वह सब जिस मैं कथा हमें होंगे सौते का और उन भी से उन औलाद के आदम में से जिस जिस को तू बुला सके अपनी आवाज के साथ चिकनी चिपड़ी बातें करके यानी बहका बहका के तो उसको विशेष जैसे बहरा बुला और बहका वस्त से राज के बारे में बहुत लगा राजू होता अपने शाह सवार और अपने प्यादे खींच लिया उन पर यंग सुकानों का लश्कर चला गया वो सारे अनुवार वर्तवदार वही तुम उनके साथ मां और औलाद में ऐसा डर लगा तो मेरा भी कुछ ऐसा है देखने और औलाद के अंदर मेरा भी कुछ ऐसा है कुछ औलाद मेरे नाम की हो उनसे झूठे झूठे गलत सलत वादे वादे कर ये लोगों उनसे झूठे झूठे गलत सलत वादे कर और उनको यह खबर नहीं कि मारे हम शैतान मेरा होगा शैतान की तो आदत ही है, शैतान की तो आदत ही है कि औलाद आदम से जो भी वादा करता है वो मेरा फ्रेड भी गलत होता है, वो मेरा फ्रेड भी गलत होता है। ये दरमियान में अल्लाह ताला का इजहार होता है शैतान से हमने कहा था इन रिपाजू जैसे अल्लाह ताला ने सुनता मेरे खास पत्र जो है ना उन पर मेरा कोई बात नहीं करेगा कपा दिन दिखा वकीला एक नदी से मिला जितना भी बार वह कपा दिन दिखा वकीला एक नदी से मिला बार बार सारे के आप सारा भी काफी है उसमें भी बार सब पते अब इस वक्त लोगों की तरह है मुशरिकीन की तरह है अगर वो तुम लोग लोग तीन लोग तो कपल बाहर के सब करो तो कपल हिंदू खाना भी तुम रही बात लेकिन जो बयान सुनकर के आपके शैतान के विशेषों से और शुरू आप जितनी भी हैं वो दिन से निकाल लो शैतान तुम्हारे पर जबरदस्त दुश्मन है नहीं समझ आओ ये बयान सुना के इंग्लिश का यह बयान सुना के समझा दिया कि आप तुम्हें सोचना चाहिए शैतान के वसाद और शुरू आप बहुत बुरे हैं ये दिन से निकाल लो आपने रात के दुनिया में कैसे बढ़ाए थे बहुत करो वो क्या है उनमें से एक दलील यह है ये दलील है बहुत ही रात रब तुम लगी होगी रब में कोई कपड़ बाहर में सब करो तो सब रहे तुम लोग बार जब तुम रही बात राज तुम्हारा ही इरादा है काफी बदला जो अजीब चीज है कभी होगा बात समुंदर है कश्तियां चलाता है तुम्हारे फायदे के लिए समुद्र में कश्तियां याद चलाता है तुम्हारे फायदे के लिए क्या फायदा कब करो हमने काफी दिन उसका फल करो तुम भी तलाश करो एक समुद्र यहां चलो तो समुद्र पार किया यहां से जो उसने सौदा लिया वहां से सौदा लिया फिर वहां से कश्ती में सवार हुआ इस तरह समुद्र क्या है कि यहां सौदा दिया गया समुद्री पहली रस्ते को बनाए हुए हिंदुस्तान के साथ हमारे पर लगा धूम के साथ हमारे पर लगा मिशन के साथ हमारे पर लगा लॉर्ड के साथ हमारे पर लगा इसमें कोई शक नहीं सुधार नहीं बड़ा ही मेहरबान है मगर तुम्हारा अजीब की बात है तुम्हारे हाल के अजीब क्या है मुझे वो वर्ण पत्रकार है तुम्हारे दवा मुश्किल के साथ में तुम्हारी आराम पूरी करते हैं सुधार को ध्यान तो नहीं हुआ हाँ एक वक्त फितर जो है वो उभरती है फितर एक मौका पर उभरती है ये आपके कदम हो गए लोगों के बारे लल्ला मत लोग ने ना या तुम ऐसे हो कि जब समुद्र में तुमको किसी तरह तकलीफ पहुंचती है तो लल्ला मत लोग ने ना या और जिन जिन को तुम पुकारते थे ना वो सारे के सारे तुम्हारे दिलों से गुम हो जाते हैं सिवाय जात वाली का अलग है। इन्हों ये खुदा याद है सब तुम्हें, बाकी जितने यहाँ सब लोग तो बुरे रह जाते हैं, तुम्हारे दिल से आए जाते हैं बसों को तो कुछ भी रिक्वेस्ट सुनने पड़ता है। अल्लाह रब्बा बचा अल्लाह बचा अल्लाह ने क्या तुम नजर है, मगर अफसोस की बात है कि जब तुमको खुदा था समुंदर से खुशी की तरफ बचा जाता है तो आ रहे थे फिर तुम उसी वक्त जरूर गुजराने करने लग जाते हो जाते। हाँ अभी भारत है इंसान की विकान इंसान का पूरा इंसान है पर असंगत नाक दर्शना नाक दर्शना। अब अमीर तो मैं अपने लोग तुम जाने में दे और ये फिर आने तुम हाथ बन सुमया का जी रख मदीरा हम अमीर तुम ये युवक ही तारक उभरा सयुग फिर आने तुम काशवन दी है कईयों बने तो तुम रात हर तुम सुमया का जी रख माने ना नहीं कभी आ। अब क्या तुम इस बात में खो ले गए हो समुद्र हम ने कबूल कर लिया खुश किन आ गए हैं अब तुम्हें कोई खौफ नजर नहीं रहा कि ऐसे हालात पैदा हो जाए यही खुशी में जिसमें तुम आ गए हो इसे खुशी की मैंने कहा तुम्हें दर्शा दे नहीं हो सकता जरूरत पहले कर दे जमीन फट जाए तुम्हें घर जाओ तुम समझे तुम समुद्र में हम तुम्हें मिले या खुशकी में आप बच गए हैं इस बात में हम हो गए तो वो पुल को खुशकी के किनारे रहकर घर जागे और ये सिला रहे तो हाजवन यहां भी जोर की तरह दे खुशकी में वे कुछ पर कम कर पत्थर बरसाने वाली आंधी भेज दे हाथ पर पत्थर बरसाने वाली आंधी सुमला का जिगुरु नकुम वकीला फिर वहां उस वक्त किसी को अपना कारसाज और मददगार पाओ और जब ईसा बदल करे तो तुम्हारी नहीं नही न सुनाई न लात जमनात कोई मदद नहीं करेगा। हम अमीर तुम्हें रही तो किसी तारे को खड़ा या तुम इस बात से निकल रहे हो तो खुदा तुमको दोबारा फिर समुद्र में लौटा करने जाए फिर तुम बिल्कुल कहां पड़ जाए समुद्र पार फिर तुम समुद्र में जाओ फसल चलाने को काफों में नदी है फिर तुम पर हवा जाए सब तूफान भेज दे भैया करेगा को फिर वो तुम्हें गलत कर दे क्यों जब आप खबर दो तुम्हारे कमर की वजह से सुन बला का जी बोले तुम्हारे ना भी तभी आप फिर उस गलत करने के बाद तुम किसी को अपने लिए हमारा पैसा करने वाला न पाओ यानी तुम्हारा बदला लेने के लिए कोई आप पीछे आए और मेरे साथ मेरे से बदला दे कोई भी न पाओ जैसा कैसा समझाए पैसे को फिक्र जाग जाती है जिस वक्त कुछ इंसान मुसीबत में फंस जाता है खुदा याद आता है मुसीबत में फंस जाता है खुदा का भी याद आता है मुसीबत में फंस में होते हैं तो खुदा याद आ गया सारे गुजर हो गए। आगे फरमाते हैं वाला कंकर रमना बनी आदम ये शिकवा है इस दुबई के साथ मुताल है मैं अपनी जात को मिलाई कसम खा करके कहता हूं इंसान इतना नहीं सोचता कि मेरी आदम को इज्जत किसने बख्शी तो मेरी आदम को इज्जत किसने बख्शी तो हमने बख्शी है ना हमने उसको इतनी इज्जत बख्शी है उसका एहतराम किया उसके तकरीम की उसका एहतराम किया और हम अल्लाह उनके पर नजर बाहर खुशकी में समुन्दर में उनको चलने वाली सवारी पर सवार हम करते हैं और रख रहा हूं तो ये बात उनको हम चीजें खाने की हम देते हैं फल करना हमारा तसीर में मन खलक ना तबदीला बहुत सी मखलूकात पर बड़ी फजीलत अदा की आज तो हमने किया सारे काम तो हम करें तो फिर मेरी कल्पना कभी नहीं करते हैं बड़े साजिब की बात है फिक्र न करो हाँ कल मुझे कुछ करना है मेरी नियमित किसी को ना कभी करनी है कर है वक्त आ रहा है यौन मजबूत कल्याण ना ही नियमा में तहरीर उभरी फिक्र न करो वो वक्त आ रहा है जब हम बुलाएंगे ना हर लड़की को उसके इमाम के साथ या ये है हर एक को हम उसके अमरनामे के साथ बुलाएंगे हिंदू भी आ रहा हमारा नाम के साथ गया उनको करने लगा हुआ होगा वो दूसरी किताब होगी अमीनी कि जिनका नाम है अमाल उनके सीधे हाथ दिया जाएगा तो वो लोग अपने नाम है अमाल वलाजी उन्होंने हसीना उस हाथ के ताजी के बराबर मिला मारा जाएगा मतलब किस्मत निकला इतना हाथ ना मानना तो मन का भी आज आभा बहुत किताब है आभा वाले जो इतिहाई अंदर रहा उसमें कोई इबरत की निगाह है नजे का पहलू बहुत किताब है आभा आखिर चाहे में भी अंधे ही रहेगा बल्कि अंधे से भी गुम करता रहा अंधे से भी ज्यादा या इमाम से मुराद है या तो हर फिल्म का इमाम होगा जो लौनियों का इमाम फिराउन होगा मनोरंजियों का मनोरूद होगा ठीक है इसी तरीके से जो मेट है उनको नेक इमाम होते हैं और या माना इमाम का अमाल नामा अमाल नामे के साथ हर एक को बुलाया जाएगा कि आप ही आप मेल का जो मेरे जुनून का ही नहीं है वही ना आ जाए अल्लाह ने वही ना आ जाए कैसे जाए फिर अभी सरसरम ये काम है तो आपको उस चीज से हटाने लगे थे उस चीज से हटाने लगे थे जो हमने आपको दूसरे के जरिए भेजी है तब कहीं आ गया है ताकि तुम इस कुरान के सिवा झूठ मूठ दूसरी दूसरी बातें हमारे को मंसूब करो उसको कहते हैं हाँ वही लोग कहते होता खरीदा तब ये लोग तुमको अपना सत्य दोस्त बना लेते हैं मगर यार आप साबित कदम रहे ये साबित कदम आप अपने कोई आपका कमाल का साबित कदम रहे नहीं तुम भी हम नहीं चलो दा चलो मलाएगा और सब कहा था नकद कितना कर कर नहीं रहे विषय अल खरीदा आपकी साबित कदमी हमारी मेहरबानी से है हाँ ये हमें ये मेहरबानी की है जो आपको साबित कदम रखा है आपकी साबित कदमी हमारी मेहरबानी से है मनोजा और जबकत और अगर हमने आपको साबित कदम न रखा होता लकड़ की तकर कमी रहे शैला खरीदा आप उनकी तरफ को छोड़ा सा बाहर होने के करीब हो जाते फिर होता क्या इजल्ला अटकना कजे अकल हयात वजे अकल ममा उस वक्त तो अगर ऐसा हो जाता उस वक्त हम आपको हालत हयात में भी और मरने के बाद भी सजा कर दो गुना बता सिखाते मगर ऐसा हुआ तो नहीं है सुन मजा कि जरा काले ना रसीरा फिर आप हमारे मुकाबले में किसी को अपना मददगार बताते जब हजर कर यह हाल है पूछ रहे किस बात की बोली है वही इनका भी हो जाता कि जो न करीब आने दी हुई जो कमी ना मैं वल्लाह यह मसूल खिलाफ कहला कलीला इन कामों का भी हाल है आपको मक्के की सरजमीन से आपके कदम ही उठाने लगे थे तुम यहां रहो ही नहीं निकलो यहां से है यस कभी जू लगा वो तुम्हें उखेड़ने लगे थे यहां से उखेड़ने लगे तुम्हारे कदम उखेड़ने लगे थे उखेड़ने लगे थे जमीन से यू हो जो कमी ना ताकि आपको यहां से निकाल दें खिलाफ अल्लाह खलीला क्या समझते हैं ये कि नबी निकल गया तो ये रह जाएंगे मक्के में मौज रहेंगे हैं अगर ऐसा हो जाता तो उस वक्त वो भी आपके जाने के पीछे बहुत ही कम रहते फिर इन्होंने भी नहीं जाना था तो ये भी खत्म हो जाते तुम्हारा ये वादा पूरा हुआ हजरत हजरत को निकाला गया उनके बाद रखा फिर ये थोड़े ही खाए बदल के मैदान में दूसरे ताले इनके बड़े बड़े जो मच्छर बने थे उनको तहतर किया गया और कसर किया गया सत्तर बंदे मारे गए ये क्या समझे हुए हैं कि नबी निकल जाकर के क्या मौलू आएंगे वो मौलू ही फैसला हाँ ये कहते हैं जो मनो को लौटा के गए मां इस ऐप से है निकल गए इस्तेमाल करते हैं कि क्यामत के दिनों हनी भी इमाम जो ही पर साथ होंगे हम मोहम्मद के साथ होंगे ठीक हम हजूर को नहीं समाचिन का मतलब यह है कि हम हजूर के मुल्के हैं हम हजूर के मुल्के हैं ज्ञान भी देवा को नहीं सकते अच्छा ये सूबी अरब जो है ये कौन है हम नहीं है कि नहीं यहां से یہاں اپنے مکانات بناتے ہیں, مساجد بناتے ہیں, بڑی بڑی مسجدیں بناتے ہیں, مدرسے بناتے ہیں, کتابیں لے آتے ہیں وہاں سے, لوگ ہزاروں کی تعداد میں, لاکھوں کی تعداد میں کتابیں لے آتے ہیں. اور پھر ہے وہ ہم نہیں, وہ تم لوگ مشرک, وہ ہو گئے اپنے امام کے ساتھ, احمد بن حنبل کے ساتھ, شادی ہوں گے شادی کے ساتھ, مالکی ہوں گے مالکی کے ساتھ, تم ہو گئے محمد کے ساتھ. اس کا مطلب یہ ہوگا یہ مشرک ہے سارے, تقریر کی شرک کی ایک شاخ ہے تقریر. انہوں نے لکھا ہے, میرے پاس ہوتا ہے سنائیا موجود ہے, اس میں لکھا ہوا ہے شرک کی ایک شاخ ہے تقریر. یہ تقریر کرتے تو مشرک, ابن حجر شاہی قاضی نہیں تھا وہ مجھے, قاضی یاد مالکی تھا وہ مجھے, اور اس طریقے سے یہ اور بڑے بڑے اندازے جتنے بھی ہوئے ہیں, بیت شاہی تھا وہ مجھے, جتنے اندازے ہیں محدث ہی, کوئی شاہ نہیں, کوئی مال نہیں, کوئی ہم نہیں, تو یہ سب مشرق ہوئے. تو وہ مزید کون تھا؟ وہ عزیز نہیں بنتا تھا, وہ عزیز نہیں تھا. اگر آئے تو اس نے انکار کیا عزیز تھا, وہ کہتے میں عزیز نہیں مانتا, بلکہ وہاں مزید کو یہ کہتے ہیں کہ ہم ہوں صحیح سے صحیح مزید ہوگی, ہم اس کو بھی پالیں گے. تمہارا حال یہ بات غلط ہے. ویسے ہی جو شیعہ اعتراض کرتے ہیں, شیعہ یہاں ہمارا کرتے ہیں, غلط عزت دل آباد نبی نظر آباد ہے, اس جگہ پر انہوں نے کچھ کہا ہے, اور پہلے پچھلے سب نبیوں سے عبد الرحمد محمد خیر امام سے بتاتے ہیں نا, ہمارے ہاتھ کے لوگ کہتے ہیں کہ امام سے مراد یا امام معصومین ہے, اور ہم کہتے ہیں کہ امام ہوگا وہ سب اس میں آئے, اور ہمارا امام کون ہے؟ ہمارے امام تو حضور پاک صلی اللہ علیہ وسلم ہے. ہاں ہمارے امام حضور پاک صلی اللہ علیہ وسلم ہے. اب اس کے بعد حضور نے کس کو امام بنایا؟ ابو بکر صدیق کو بنایا. اچھا جو امام ابو بکر صدیق کے پیچھے نمازیں پڑھتے رہے ہیں, جو تابعین ہی پڑھتے رہے ہیں نمازیں, وہ ابو بکر کو امام بنائیں گے؟ حضرت عمر فاروق نہیں پڑھی, حضرت عمر فاروق کے پیچھے, حضرت عمر فاروق جو نماز پڑھاتے تھے ان کے پیچھے جو نمازیں پڑھتے تھے وہ سارے عمر فاروق کے پیچھے کریں گے؟ یہ مطلب ہے بنائیے. ہم سب کا امام باقی حضور پاک صلی اللہ علیہ وسلم ہے, یہ ہمارے امام نبی نہیں, ہم ان کو نبی نہیں سمجھتے. تم ہو جو ان مشرکوں کی بات مانتے ہو, تم مشرک امام تمہارے ہیں, تمہارے نظام کے مطابق, تمہارے نظام کے مطابق ہم نہیں کہتے. تم کہتے ہو تقدیر شرک ہے, مقلد مشرک ہے, مقلد مشرک ہے. یہ جتنے بھی بڑے بڑے امام لوگ ہیں, امام فخر الدین رازی دیکھو وہ مشرک ہوا کیونکہ شافعی مسلک تھا, امام غزالی شافعی تھا وہ مشرک ہوا, ہیں بڑے بڑے علامے جتنے بھی تمہارے ہیں جن دن کے لڑکا بھی شافعی شافعی ہوا. اسماء الرجال جب نکالو تو شافعی کی کتاب نکالتے ہو, اسماء الرجال نکالو تو حضر کی کتاب نکالتے ہو, مشرک کی بات کا اعتبار کر لیتے ہو. ملحد دکھاؤ, وہ مقلد کسی امام کا نہ ہو, وہ ایک ابن حضم ہے, ابن حضم ہے. ابن حضم جو ہے نا وہ ایک شخص ہے جو کہ کسی کی تقلید نہیں کرتا. آپ جب حوالہ دو نا تو ابن حضم کا حوالہ دیا کرو, مگر پھر ہم آپ کو کہہ دیں گے کہ آپ حضمی ہیں, آپ حضمی ہیں کہ ابن حضم کا حوالہ دیتے ہو, ان کے مقلد بن گئے. آپ ابن حضم کا حوالہ دیتے ہو تو مشرک بھی کہتے ہو, آپ زادی کا حوالہ دیتے ہو مشرک بھی کہتے ہو, امام راضی کا حوالہ دیتے ہو مشرک کہتے ہو. ٹھیک ہے, جب وہ شاہ عزیز صاحب تھے رحمۃ اللہ علیہ, شاہ عزیز سعودی عرب کا بادشاہ, انہوں نے کہا تھا سنا صاحب کہ تم تقریر امام احمد بن حنبل کی چھوڑ دو, انہوں نے جو دوسرائی اب تفسیر پیش کی اس میں کوئی بات ہو چکی ہے تو انہوں نے کہاں سے نکل دی. میں نے کہا جی امام راضی نے دیکھا ہے. بادشاہ کو غصہ آ گیا. اس نے کہا مجھے کہتا ہے کہ مجھے نے عمل کی تقریر نہ کرا ہے تو آپ راضی کی تقریر کرتا ہے جو ساتویں صدی کا بندہ ہوا ہے, امام محمد خیر القرون کا بندہ ہوا ہے, اس کی تقریر تو بڑی شیر اور راضی کی تقریر جاری ہوگا. علماء بہت اچھا کر دیا, علماء نے سچی بات اس کو بہت اچھا لگا. یہاں پر نقصانی کے آج ہو سکے گرم کی اس طرح کار نہیں ہوتا. آیا اسے تو پتہ لگا دیا تم ہمیں کہتے ہو ان سے پیسے بھی بٹورتے رہتے ہیں مشرق بھی کہتے رہتے ہیں مگر ہمیں خود نشانہ انہوں نے بنا دیا ہے. ان کو جا کر کے کہتے ہیں کہ ہم بھی بڑے پنیر رہیں گے یہ تو کیوں کھاتے ہیں, ہم بھی بڑے پنیر رہیں یہ کیوں کھاتے ہیں جی ان کے جو کہاں سچ میں وہ آپ نے کہا جی بات یہ چھوٹی سی بات دکھا دی چھوٹی سی کی ساری بات سچ ہو. اسی طریقے سے یہ کروں کیونکہ یہ پدم کا پہلے وہاں جا کر کے اپنے پدم تک پھیلاتے ہیں. یہ مزدوری کیا وہاں ایسے پدم سے اس نے پھیلائی وہ وہاں آئے کہنے لگے کہیں معاویہ رضی اللہ تعالیٰ کا نام کہ معاویہ تو بڑے دن مان رہا ہے کہ سچ کر کب یہ مزدوری سے آگے رہ پائی وہاں ایسے مزدوری جا کر پھیلا دیا اور اس کو وہ سمجھتے ہیں کہ بہت بڑا مسئلہ ہوا ہے اور آپ کی حکومت کے اندر اس وقت بہت بڑا سمجھا جاتا ہے موجودگی استاد موجود استاد موجود یہ سب بری حرکتیں وہاں کرتے ہیں بیچارے الگ کو بھی انہوں نے دنگا کر دیا اچھا خاص لوگ ہوا ہے موجود کچھ امام کی بات مانتے ہیں جس کو سمجھا کرنے کا بھی نہ آتا ہو طریقہ اس کی تکلیف کرتے ہیں. اللہ فرماتے ہیں کہ سنت من قلع سننا قبل کمی وہ سننا بلا تاجر سنت نہ تحویلا یہ معاندین کو ہلاک کرنا ہمارا دستور ان حضرات کے بارے میں بھی رہا ہے جن کو ہم نے آپ سے پہلے رسول بنا کر بھیجا تھا کہ جب انہیں ان کی قوم نے نکالا ہلاک کر دیا جائے. یہ کوئی صرف تیرے ساتھ ہی نہیں ہوگا جس نے کہا اگر وہ خرید لیا ہوں برکت نے نوبل نے کہا کہ میں بڈھا ہو جاؤں وہ پسند ہو سکتا تک میں رہوں گا کہ نہ رہوں گا جب قوم تجھے نکالے گی کاش پاس وقت جوان ہوتا جب قوم تجھے نکالے گی بس اگر میں تیرا ساتھ دیتا قوم نکالے گی ہم مجھے دیا ہوں مجھے نکالیں گے مجھے میرے اوپر تو لوگوں کے بہت اچھے شعر آتے ہیں میرے بارے ساجے کرو امین سب اچھے میرے پاس اپنے واسطے رکھتے ہیں میرے اوپر بڑا اعتبار ہے ہم کو مجھے نکالیں گے. ہاں جی آپ کو نکالیں گے پہلے جتنے پیغمبر ہوئے ہیں نا کسی کو انہوں نے اپنے وطن میں نہیں رہنے دیا نکال کے چھوڑا یہ وہاں کا تیرہ ساتھ ہی ہوگا وہ آپ راجی ہو جاتا ہے وہ جو حالات ہیں ابھی ابھی نئی نئی اعتراض اس میں رد کر رہی ہوتی تھی دس وقت کی بات ہے وہاں پر اللہ یہ فرما رہا ہے کہ آپ سے پہلے کئی نبیوں کے ساتھ یہی ہوا ہے قوم نے نکالا اور قوم کی ذکر نہیں رہی ان پہ تباہ ہو گئے. ہاں بولا تجربہ سنت نہ تعویرا ہمارے دستور میں آپ تبدیلی نہ پائیں گے تو اس واسطے کر کے یہ حالات ہو جائیں گے اگر آپ نکلو گے پھر حالات سے بچنے کے لیے کیا صورت کی جائے ہلاکت سے بچنے کے لیے کیا صورت کی جائے ہلاکت سے بچنا چاہتے ہو کیا جی سنو پھر ہلاکت سے تمہیں بچنے کی ترکیب بتاتے ہیں. اگر ہلاکت سے بچنا چاہیں مصائب کو مصائب کا کرنا چاہیں تو اس کا علاج یہ ہے اقیم الصلاۃ للغلو کی شمس الہ مسا اقلائی لگا قرآن الفاجر بیان و علاج ازالت المصائب. پہلی بات اقیم الصلاۃ للغلو کی شمس آفتاب کے ڈلنے کے وقت سے نمازیں ادا کرنا شروع کر دو رات کے اندھیرے تک یہ منع کرنا. ہاں آفتاب کے ڈلنے کے وقت سے آفتاب کے ڈلنے کے وقت سے نمازیں ادا کرنا شروع کر دو رات کے اندھیرے تک ایک نماز پڑھی دو دوسری پڑھو اثر دی किसी बड़े बड़े कैसे बड़े शास्त्र रात का देर तक पढ़ते रहो, जहर की पढ़ो, फिर असर की पढ़ो, फिर मगरब की पढ़ो, फिर ईशा की पढ़ो। ये थोड़े थोड़े वक्त के बाद आते हैं, जहर का वक्त आया तो थोड़े से वक्त होगा तो फिर असर आ गए, फिर थोड़ा सा वक्त गुजरा फिर मगरब आ गए, फिर थोड़ा सा वक्त गुजरा फिर ईशा आ गए, उसके बाद फिर सारी रात है सुबह सुबह बात कर सारा टाइम है। मतलब ये पूरा सब अपना हुआ है इसमें नमाज चार से सक सकता ठीक है नहीं इस बात की वो कुरान अल्फाजिर पांचवी नमाज ही आ गई। फजर की नमाज का पढ़ना भी आपके ऊपर लागू कर लो कुरान अल्फाजिर अर्जी फजर की नमाज का पढ़ना भी अपने ऊपर लागू कर लो जो इनका कुरान अल्फजर काना मशहूदा फजर की नमाज पढ़ते वक्त फरिश्ते हाजिर किए जाते हैं पढ़ना नमाज पढ़ना बजट क्योंकि नमाज में पढ़ा होता है इस वास्ते करके नमाज पढ़ना चाहते हैं। वह मिल जाएगी सब हजत भी दूसरा इलाज कुछ रात के हिस्से में भी जाकर कुरान नमाज में पढ़ो ये तहज्जुद नाफिल तक ढाका सिर्फ आपके लिए एक राय नमाज है नाफिल में राय नमाज है असा जब आ सकर का मकाम महमूदा उम्मीद है कि आप तरफ आपको मकाम महमूद से जगह देगा जो मकबूलियत का मकाम है। तीसरी बात आप ये जो आदमी फरमाया करो मकुर अखिली मुखला से लिखें आखिरी जी मुखरज से लिखें मजाली मुझे उनका सुल्तान नसीरा एक मेरे रब मुझे जहां दाखिल कर बड़ी आबरू और खुशी के साथ दाखिल कर खूबी के साथ यानी आबरू के साथ वहां से जिन्हें मोहर जैसे लिखे यहां से मुझे निकालो वहां से खूबी के साथ आबरू के साथ निकालो यहां भी आबरू के साथ निकलो यहां जाऊं वहां आबरू के साथ जाऊं वजह रसम का सुल्तान नसीरा मुझे अपने पास से ऐसा गलबा था फरमा जिसको तेरी मदद हासिल हो। अब इसके बाद विशारद फरमाते हैं या रसूलल्लाह आप ऐसी दुआ भर दो जो मुतज़म्मिल हो विशारद के कुल जावल हक को वजह कल बात इन अलबात रखाना लगों का हमारे हक आ गया यानी इस्लाम आ गया वजह कल बातिल जो है ना वो मिट गया बातिल क्या है कुफ्र शिर्क ये मिट गया इंदन बात लगाना जरूर था बात बाकी जाहिर होने वाली मिटने वाली चीज है बस काफिर पर हालात होंगे ना ये हद का जरूर और कुफर का मिटना ये इस वास्ते है कि ये कुरान है नज़ल मिन कुरान मा हुवा शिफा व रहमतुल लिलमुमिनीन जिससे हम वो चीज उतारते हैं जो मुसलमानों के लिए शिफा हो और मुसलमानों के लिए रहमत हो कि बीमारियां दूर होती हैं दिल के शुबे और दिल के शुबह अच्छा मिट जाते हैं यह है शिफा समझ आ गई। हाँ शिफा कैसे है कि जो दिल की बीमारियां हैं तो बीमारियां क्या हैं दिल के अंदर शुबे दिल के अंदर शुकूक पैदा होते हैं ऐसे कुरान के जरिए वो दिल के शुकूक और शुबहात दूर हो जाते हैं और इसकी बरकत से बदन के रोग भी रफा हो जाते हैं दिल के तो होती है कोई बीमार हो अलहमदुल्ला करके दम कर दो मेरे बदन की भी बीमारी दूर हो जाएगी कितनी बड़ी बात है दिन का तो इलाज है ही हाँ शिफा रहमत है मोमिनों के लिए कि दिल के शुभ और शक वाली बीमारियां निमित करती हैं इसकी बरकत से बदल की बीमारियां भी रफा हो जाती हैं बला यजीद उजालमी ने इलाज सारा मगर जो ना इंसान लोग हैं उनके लिए इस कुरान शरीफ से उल्टा नुकसान ही बनता है जो कुरान उतरता है उनकी शुभात करते हैं जो कुरान उतरता है उनकी शुभात करते हैं और नुकसान उनको होता है क्यों नुकसान होता है वजह क्या है मोमिनों को जो फायदा होता है शिफा होती है रोग दूर होते हैं ये इन कामों की क्यों नुकसान हो जाता है इनका वजह क्या है उसकी वजह मैं बताता हूं इल्लत لال انسان میں اللہ خسارا اس کی عزت بیان ہو رہی ہے. وہ ادا نام نال انسان آبل آپ جانے میں جب انسان پر ہم احسان کرتے ہیں پھر وہ اعراض کرنے لگ جاتا ہے, تکبر سے اپنے پس بولتا ہے بجائے شکریہ ادا کرنے کے, تکبر سے اپنا پس بولتا ہے, ہمارا حق مانگنے سے منہ پھیرتا ہے. یہ ہے مصیبت اس کی, پھر اس کو کیا فائدہ ہوتا. میرے نام شروع ہے جی آپ جانے کے اپنا پاسا موڑتا ہے, اپنا پہلو موڑ لیتا ہے, یعنی بجائے شکر ادا کرنے کے تکبر سے اپنا پہلو موڑ لیتا ہے, یعنی ہمارا حق ماننے سے منہ پھیر لیتا ہے, حق نہیں مانتا. لیکن علامت کا شر کاغذ ہے غصہ, جب اسے مصیبت پہنچتی ہے نا بالکل ہی مایوس ہو جاتا ہے, جب مصیبت پہنچتی ہے بالکل ہی مایوس ہو جاتا ہے, حتیٰ کہ اپنے معبودوں سے بھی مایوس ہو جاتا ہے, مگر پھر بھی ان کی پکار کو نہیں چھوڑتے. فریدے فریدے کل کل دنیا مل والا شاکر تھے پرب تم عالم من ہو آدھا سبیلا. اے نبی صلی اللہ علیہ وسلم آپ ان معاندین سے فرما دو ہم بھی اور تم بھی ہر ایک اپنے اپنے ڈھنگ طریقے پر کام کرتے رہے, مگر اللہ ہی خوب جانتا ہے کون سے زیادہ صحیح راہ پر ہے, مرنے کے بعد پتہ لگ جائے گا. ہر شاکر تھے اپنے اپنے ڈھنگ طریقے پر اپنے طریقے پر. معاندین بھی عجیب ہے, بجائے اس کے قرآن کے دعوے اور دلائل میں غور کریں پہلیاں پوچھتے ہیں. اب یہ آپ یاد رکھ, ہاں قرآن کے دعوے میں غور نہیں کرتے, اس کے دلائل میں غور نہیں کرتے, یہ پہلیاں پوچھتے ہیں, جن میں سے ایک پہلی یہ پوچھتے ہیں یہ سلو نکانے روح روح کے بارے پوچھتے ہیں اس کی کیا حقیقت ہے. یہ بھی ایک پہلی ہے کیستان کیستان یہ پوچھتے ہیں کہ اس کی کیا حقیقت ہے روح. یا رسول اللہ فرماتے الروح من امر ربی, روح میرے رب کے حکم سے بنی ہے, روح میرے رب کے حکم سے بنی ہے. تمہاری روح کی تمہیں علم ادا خریدا, تمہیں علم بہت ہی کم دے دیا گیا ہے, اس لیے تم روح کی حقیقت نہیں سمجھ سکتے. جیسے پہلی جماعت کا بچہ ہو ایم اے کا مضمون نہیں سمجھ سکتا, اسی طریقے سے تمہیں علم کم ہے, تم پہلی جماعت کے بچے ہو, تم روح کی حقیقت نہیں سمجھ سکتے. تو جس طرح روح کا علم ہم نے تم کو نہیں نہ دیا, اسی طرح اگر ہم چاہیں نا دین شیدا نظر اپن نبی اللہ علیہ وسلم اوہینا آئے گا, یقیناً اس چیز کو تمہارے پاس جب ہٹا لے جائیں جو ہم نے تمہاری طرف وحی کی ہے, یہ بھی ہم ہٹا سکتے ہیں. ثم لا تجد لك بها علينا وكيلا, پھر تم اس گلانے کے لیے اپنا کوئی کام کاج ہمارے مقابلے میں نہ پاؤ گے. الا رحمت من ربك, مگر یہ مال آپ کے رب کی مہربانی ہے کہ ہم نے اس قرآن شریف کو باقی رکھا ہے. ہاں نہیں پائے گا تو